कुरा साँचो छ, मोटो चालमा तिम्रो नै खाँचो छ, मोटो भित्र माया साँचुन जेलसम्म। अजम्बारी हाम्रो साथ छुटुँदैन, अमर माया मर्दैन, साथ दिउँला तिमलाई बाँचुन जेलसम्म। कुरा साँचो छ, मोटो चाल्न तिम्रो नै खाँचो छ, मोटो भित्र माया साँचुन जेलसम्म। अजम्बारी हाम्रो साथ छुटुँदैन, अमर माया मर्दैन, साथ दिउँला तिमलाई बाँचुन जेलसम्म। अजम्बारी हाम्रो जुन जेलसम्म। छे मैले हेर्ने दुई आँखा सरी छे मुटु भित्र माया साचुं दिल सम्म अजम्बारी हाम्रो साथ छुटुदैन अमर माया मर्दैन साथ दिउँला तिमलाई बाचुं दिल सम्म यो मुटु भारी छे मैले हेर्ने दुई आँखा सरी छे मुटु भित्र माया साचुं दिल सम्म अजम्बारी हाम्रो साथ छुटुदैन अमर माया मर्दैन साथ दिउँला तिमलाई बाचुं दिल सम्म छैन मेरो हात मेरो साथ कहिल्यै नछुट हाम्रो माया कहिल्यै नछुटोस् हाम्रो माया कहिल्यै नछुटोस् तिमलाई खुसी राख्न मन छ हेर सिन्दुर पोते ल्याउने अजम्बारी हाम्रो साथ छुटुदैन अमर माया मर्दैन साथ दिउँला तिमलाई बाचुन् जेलसम्म राख्न मन छ हेर सिन्दुर पोते ल्याउने छु किनेर मुटु भित्र माया साचुन् जेलसम्म अजम्बारी हाम्रो साथ छुटुदैन अमर माया मर्दैन साथ दिउँला तिमलाई बाचुन् जेलसम्म अजम्बारी हाम्रो साथ छुटुदैन अमर माया मर्दैन साथ दिउँला तिमलाई बाचुन् जेलसम्म